بسم الله الرحمن الرحيم ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله وبعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون وقال يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها بث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا وقال يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد تمام تعریفیں اس اللہ عزوجل کے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر۔ الحمدللہ ہم تمام یہیں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں۔ انشاءاللہ عزیز اس مختصر سے وقت میں میں آپ تمام کے سامنے ایک اہم عنوان پر روشنی ڈالنے کی کوشش کروں گا، اور وہ ایک ایسا عنوان ہے جس سے زندگی میں انسان دو چار ہوتا ہے۔ کوئی ضروری نہیں کہ انسان جوانی کے مرحلے میں اس مسئلے سے گزرے یا بڑھاپے کے مرحلے سے، اور وہ مرحلہ ہے کہ وہ اگر قرض دار ہو، مطلب ایک یہ مصیبت ہے کہ انسان کے پاس کام نہیں ہے، اور دوسری ایک اور مصیبت ہے جس سے انسان دو چار ہوتے ہیں وہ یہ ہے کہ وہ قرض دار ہو جاتے ہیں، مطلب کسی سے لون لیتے ہیں، ٹھیک ہے، مطلب ادھار پیسے لیتے ہیں جس کی وجہ سے وہ مقروض ہو جاتے ہیں، مطلب وہ جو ہے قرض کے بوجھ تلے دب جاتے ہیں۔ تو ایسی دو سچویشنس میں، ایسے دو حالت میں ایک مومن، ایک مسلمان کیا کرے؟ اس میں انشاءاللہ العزیز میں جہاں یہ باتیں رکھوں گا کہ اس کے لیے کیا کرنا چاہیے، وہیں یہ باتیں بھی رکھوں گا کہ احتیاطی تدابیر کیا ہو، مطلب پریکاشنری میجرز کیا ہو کہ آپ یہ کام کریں ہی نا، یا پھر کیا کرنے کی وجہ سے آپ کو کام کاج میں آسانی ہو، یا کیا کرنے کی وجہ سے قرض لینا ہی نہ پڑے۔ تو ہم دونوں باتیں انشاءاللہ عزیز قرآن و سنت کے مطابق اس میں آپ کے سامنے رکھنے کی، اور کچھ تجربات جو علماء کے ہیں یا لوگوں کے، ان تجربات کو بھی، یا عام باتیں جو دنیا سے ہم سیکھتے ہیں جس کے لیے بہرحال بہت زیادہ تفصیلات کی ضرورت نہیں ہے، یا اس میں ہم کو قرآن و حدیث کا حوالے کی ضرورت نہیں، جیسے کہ اگر کوئی کہے کہ تیز دھوپ میں جاؤں گے دھوپ لگ جائیں گی، اس کے لیے کوئی قرآن حدیث کے حوالے کی ضرورت نہیں۔ یہ بات تجزیہ ہے کہ تیز دھوپ میں جانے سے لوگ بیمار پڑ جاتے ہیں، تو احتیاطی تدابیر یہ کہ تیز دھوپ میں نہ جایا جائے، ورنہ انسان بیمار ہو سکتا ہے۔ بیمار ہونے کے بعد کیا کرنا ہے، کتاب و سنت گائیڈ کرتا ہے۔ تو کچھ باتیں اتنی عام ہوتی ہیں جس میں قرآن حدیث کا ایگزیکٹ ریفرنس کی ضرورت نہیں ہے۔ اپنے جسم کو، اپنی نفس کو ہلاکت سے بچانا ہی ہمارا کام ہے، اور اگر تیز دھوپ میں جانے سے انسانی نفس کو نقصان ہو سکتا ہے تو نہیں جانا چاہیے۔ لیکن کوئی بولے اگر بالکل حوالہ ہو کہ تیز دھوپ میں گئے تو بیمار پڑ جاتے، تو ایسا کوئی حوالہ قرآن و سنت میں نہیں ملے گا، لیکن یہ بات بالکل تجزیے کی عام بات ہے۔ تو ایسے کچھ تجزیات بھی جو عام باتیں ہیں جو دیکھا جاتا ہے، وہ بھی انشاءاللہ عزیز رکھوں گا تاکہ ہم ان ایکسپیرینسز سے، ان تجربات سے بھی کچھ چیزیں حاصل کریں اور اپنے آپ کو بچانے کی کوشش کریں۔ تو آج میں ایک اہم عنوان پر روشنی ڈالنے کی کوشش کروں گا، قرض دار ہو جائے تو کیا کریں۔ تو اب عموماً ہوتا ہے کہ آدمی قرض دار بھی ہو جائے تو قرض کی ادائیگی کے لیے کیا کریں، ٹھیک ہے، تو اس بات کو یاد رکھیں۔ یہ بھی جو نکات میں رکھوں گا یہ فرائض کے اہتمام اور سنت کے مطابق کرنے کے بعد ہے، خالی آپ یہ کر لیں گے تو فقر فاقہ اور قرض نہیں ہٹنے والا ہے، یہ بات کو بھی ہم سمجھیں، ٹھیک۔ اور اس بات کو بھی ہم سمجھیں کہ قرض کوئی بہت اچھی چیز نہیں ہے، یاد رکھیں یہ حلال ہے لیکن کوئی بہت اچھی چیز نہیں ہے کہ آپ بس خوشی خوشی قرض لیتے رہے بس سب سے، کچھ لوگ عادت بنا لیتے، اس لیے بول رہا ہوں۔ اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے جو قرض دار تھا اور اگر انتقال کر گیا تو اس کی نماز جنازہ نہیں پڑی جب تک کہ اس کے قرض یا تو ادا نہ کیا گیا ہو یا تو کسی نے ذمہ نہ لیا۔ اسی طرح آپ نے فرمایا اگر وہ شہید بھی ہو جائے پھر زندہ ہو، شہید بھی ہو جائے پھر زندہ ہو، شہید بھی ہو جائے پھر زندہ ہو، تو بھی اللہ تعالیٰ اس کی مغفرت نہیں کرے گا جس پر قرض ہو، اس کا حساب معلق لٹکا ہوا ہی رہتا ہے۔ تھری ٹائمز بھی ہاں شہادت، ویسے ایک بار ہی بہت بڑا درجہ ہے، لیکن پھر زندہ ہو جائے، پھر مر جائے، پھر زندہ ہو جائے، پھر بھی مر جائے اور قرض دار ہو تو حساب نہیں شروع ہوتا اس کا، تو اس بات کو ذہن میں رکھیں۔ تو قرض کوئی اچھی چیز نہیں ہے، یہ اس لیے کہہ رہا ہوں کہ بہت سارے لوگ خوشی خوشی لیتے ہیں، سمجھ رہے ہیں، یہ کوئی بہت اچھی چیز نہیں ہے، اس لیے کہ مر جائے تو پھر وصیت ہونا چاہیے، سسٹم ہونا چاہیے کہ ادا کرنے والے لوگ پیچھے کھڑے ہو، ٹھیک، لیکن حلال لیا جا سکتا ہے، چونکہ دنیا میں کچھ لوگ مالدار ہیں، کچھ لوگ غریب ہیں، غربت کچھ کی یہ ہے کہ بغیر خرچ کے معاملہ چلتا نہیں ہے، تو لہٰذا بالکل لے سکتے ہیں، میں یہ نہیں کہہ رہا ہوں، لیکن کوئی پسندیدہ چیز نہیں، ایسا لوگ ہوتے ہیں نا سب کچھ ہونے کے بعد بھی لے لو نا قرض ادا کر دیں گے، ایکسٹرا کاموں کے لیے لے رہے، اپنے جس کو کہیں گے لگژری کے لیے لے رہے، ضرورت کے لیے لگژری، ایک اچھی زندگی کے لیے لے رہے ہیں، جبکہ بنیادی زندگی کے لیے لینا چاہیے، اس لیے کہ مر جاؤں تو بڑا مسئلہ ہے نا اس کے اندر، یہ نہیں سمجھتے ہم لوگ، تو بہرحال آئیے، اب اگر میرے پہ قرض ہو تو میں کیا کروں۔ علی بن ابی طالب رضی اللہ عنہ سے جو ہے ایک روایت ہے، اور یہ روایت جامع ترمذی میں ہے، روایت اس طرح سے مروی ہے کہ ایک مکاتب غلام نے ان کے پاس آیا اور عرض کیا، ایک غلام جس نے مکاتب، مکاتب بولے تو یہ وہ غلام تھا جس نے اپنے مالک سے ایک کانٹریکٹ بنا لیا تھا کہ اگر میں آپ کو اتنے، میری کیا قیمت لگاتے ہو آپ، تو مالک بولتا ہے سمجھ لیجئے تیری قیمت ہے 50 دینار، تو وہ کہتا تھا اگر 50 دینار میں ہی لا کے دے دوں آپ کو کما کے الگ سے تو آپ مجھے آزاد کر دوں گے، تو مالک کہتا ہاں، تو اس کا کانٹریکٹ لکھ لیا جاتا تھا، مکاتب غلام مطلب جس کا کانٹریکٹ لکھ لیا گیا ہو۔ اب یہ غلام کیا کرتے تھے، اپنے مالک کے کام کے بعد ان سے پرمیشن سے ایکسٹرا ٹائم لیتے تھے اور خوب محنت مشقت کرتے تھے جا کے مارکیٹ میں، اور اتنا پیسہ جمع کرنے کی کوشش کرتے جس سے اپنے آپ کو آزاد کر لیں، تو مکاتب غلام تھے، مطلب جس نے کانٹریکٹ کر لیا تھا اپنے آقا سے کہ میں کب چھوٹوں گا اگر اتنا دوں، تو اب وہ محنت کر رہے اس کے لیے۔ آئے اور کہا کہ میں اپنی مکاتب کی رقم ادا کرنے سے عاجز آ گیا ہوں، مالک نے رقم تو طے کر دی، ادا ہی نہیں کر پا، اپنی آزادی نہیں لے پا رہا ہوں، تو میں عاجز آ چکا ہوں، تھک چکا ہوں اس سے، ٹھیک ہے، عاجز آ گیا ہوں، لہٰذا میری مدد کی جائے، آپ میری مدد کیجیے۔ حضرت علی سے وہ کہنے لگا رضی اللہ عنہ، علی رضی اللہ عنہ نے جو ہے فرمایا، کیا میں آپ کو وہ کلمات نہ سکھاؤں جو مجھے رسول اکرم صلی اللہ علیہ وسلم نے سکھائے تھے، آپ پر ایک بڑے پہاڑ کے برابر بھی قرض اگر ہوں گا تو اللہ تعالیٰ اسے دور کر دیں گا، ایک بڑے پہاڑ کے برابر بھی قرض ہوں گا تو اللہ تعالیٰ تجھ سے یہ قرض دور کر دیں گے، کیا یہ دعا نہ بتا دوں؟ انہوں نے کہا ارے بالکل یہ دعا تو آپ بتا دیجئے۔ پھر جو ہے علی رضی اللہ عنہ نے دعا پڑھ کے بتایا اور کہا، اللہم اکفینی بحلالک عن حرامک واغننی بفضلک عمن سواک، یہ دعا سکھائے جس کا ترجمہ ہے، اے اللہ اپنے حلال رزق سے میری تمام ضرورتیں پوری کر دیجئے اور مجھے حرام سے بچا لیجئے، اور اپنے فضل سے مجھے اپنی ذات کے سوا ہر ایک سے بے نیاز کر دیجئے، بس اللہ میں تیرا محتاج رہوں اور دنیا میں کسی کا نہ رہوں، مجھے بے نیاز کر دیجئے، تو اگر ایک پہاڑ کے وزن کے برابر بھی قرض ہوں گا نا آپ پر، تو اتار دیں گا اللہ تعالیٰ۔ وہ غلام خوشی خوشی جو ہے چلے گئے، مطلب آئے تھے مدد مانگنے لیکن آپ سمجھ کے چلے گئے، کوشش وہ کر رہے تھے، ہاں پھر میں کہہ رہا ہوں کوشش وہ کر رہے تھے، اور دعا ساتھ میں آئی ہے، میں اس لیے کہہ رہا ہوں کہ بس دعا میں لگ جائیں گے اور کوششیں چھوڑ دیں گے ہم لوگ، دونوں پرندے اپنے گھونسلوں سے نکلتے ہیں، خالی پیٹ تو بھر پیٹ واپس آتے ہیں، خالی بیٹھے نہیں رہتے توکل کر کے، نکلتے ہیں، یہاں بھی وہی ہے، کیا ہے کہ وہ کوشش کر رہے تھے لیکن نہیں ہوگا، کہا دعا بھی تو کرو، خالی کوشش نہیں دعا بھی شامل ہونا چاہیے، تو یہ دعا اگر پہاڑ برابر بھی ہوں گا تو ہو جائیں گے۔ اسی طرح جو ہے روایت ہے، ایک دن نبی اکرم صلی اللہ علیہ وسلم مسجد نبوی میں جو بیٹھے ہوئے تھے، وہاں پر جو ابو امامہ ایک انصاری صحابی آئے اور فرمایا اور کہا، آپ صلی اللہ علیہ وسلم ان کو جب دیکھا تو کہا، ابو امامہ کیا بات ہے، مطلب وہ آئے اور بیٹھے ہوئے تھے، کیا بات ہے میں تم کو نماز کے وقتوں کے علاوہ بھی جو ہے مسجد میں بیٹھا ہوا دیکھ رہا ہوں، مطلب تو نماز کے علاوہ بھی بہت دیر بیٹھ رہے ہو، کیا بات ہے؟ تو ابو امامہ رضی اللہ عنہ نے فرمایا اور کہا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، مجھے غموں نے گھیر رکھا ہے اور جو ہے قرضوں کے بوجھ تلے دبا جا رہا ہوں، بہت غم ہے اور قرضوں کے بوجھ تلے دبا جا رہا ہوں، بہت پریشان ہوں، ایک تو غم دوسرے قرض کا بوجھ، دونوں مجھے پریشان کر رہے ہیں، اس لیے میں مسجد میں ایکسٹرا بیٹھا ہوا رہ رہا ہوں، ٹھیک ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہا، کیا میں آپ کو ایک کلام نہ سکھاؤں کہ جب آپ اسے پڑھیں تو اللہ عز و جل آپ کی غم دور کر دے گا اور آپ کا قرض اتار دیں گا، کیا میں تم ایسے کچھ کلمات سکھاؤں جس سے تمہارا غم بھی دور اور قرض بھی ادا ہو جائیں گے، ٹھیک ہے؟ تو انہوں نے کہا، اللہ کے رسول صلی اللہ علیہ وسلم، بالکل ضرور بتائیں، اور پھر نبی اکرم صلی اللہ علیہ وسلم نے یہ دعا جو ہے ان کو سکھائی، ٹھیک ہے، اور وہ بڑی دعا ہے جس کا ترجمہ اس طرح سے، اللہ میں غم و حزن سے تیری پناہ مانگتا ہوں، اور کمزوری اور سستی سے تیری پناہ مانگتا ہوں، بزدلی اور بخیلی سے تیری پناہ مانگتا ہوں، قرض کے بوجھ اور لوگوں کے جو غلبے سے تیری پناہ جو ہے چاہتا ہوں۔ یہ دعا جو ہے نبی اکرم صلی اللہ علیہ وسلم کو وہ دعا سکھائی، تو کہا اگر یہ دعا پڑھ لے تو اللہ تیرے سارے غم دور کر دیں گا اور ساری مشکلیں حل کر دیں۔ دوسری دعا جامع ترمذی کی ہے، اس روایت کے اندر آپ صلی اللہ علیہ وسلم فرمایا، جس کا ترجمہ یہ کہ اللہ مجھ سے قرض دور کر دیجیے اور فخر اور فاقے سے میری کفایت کر دیجیے، مجھ سے قرض دور کر دیجیے اور فخر اور فاقے سے میری کفایت کر دیجیے، تو وہاں بھی کیا تھا، مجھ سے قرض دور کر دیجیے اور فخر اور فاقہ، اس لیے میں نے بھی عنوان دونوں ساتھ لے لیا، چونکہ فخر اور فاقہ قرض کو بھی لا لیتا ہے ساتھ میں، ٹھیک، مجھ سے قرض دور کیجیے اور فخر اور فاقہ سے میری کفایت کیجیے، یہ انہوں نے کیا، یاد رکھیے، ٹھیک ہے، تو یہ دعائیں ہم کو کرنا۔ اسی طرح قرض لیتے وقت یہ نیت ہو کہ قرض کو واپس دینا ہے، اگر نہ ہوں گی تو دو نقصان ہوں گے، ایک قرض کبھی واپس نہیں کر پائیں گے، اور دوسرا نبی اکرم صلی اللہ علیہ وسلم فرمایا مسند احمد کی روایت ہے، جو شخص اس نیت سے قرض لے کے واپس نہیں کرنا ہے وہ ڈاکو ہے، اس نے ڈاکہ ڈالا۔ جو شخص قرض اس نیت سے لے کے واپس نہیں کرنا وہ ڈاکو ہے، تو ایک یہ نقصان ہوا کہ آپ ڈاکوؤں میں شامل ہو گئے، دوسرا نقصان کیا ہوتا ہے، کبھی آپ قرض واپس نہیں دے پائیں گے، معلوم آپ کو، اس لیے کہ آپ نے حدیث سے فرمایا کہ اللہ نے اس شخص کا ذمہ لے لیا ہے، اس شخص کا ذمہ، اور تین لوگوں کے تعلق سے کہا، اس کا ذمہ لے لیا ہے مالی مدد کا، جو کیا کر رہا ہو اس میں فرمایا ہے وہ غلام جو اپنی آزادی کے لیے کوشش کر رہا ہوں، تو اللہ ذمہ لے لیتا ہے اس کی مدد کرنے کا کہ اس کا میں مسئلہ حل کر دوں گا، اور یہ مکاتب اگر غلام ہے تو اس کو آزادی کروا دوں گا۔ دوسرا فرمایا جو اپنے قرض لوٹانے کے لیے کوشش کرتا ہے اللہ نے اس کی مدد کا ذمہ لے لیا ہے، قرض لوٹانے کی کوشش کرنے والے کی مدد کا ذمہ اللہ نے، قرض دینے کی کیا فضائل ہے، نہ لوٹانے کا کیا انجام ہوں گا، یہ میرا عنوان نہیں، یہ دیکھنا ہے تو میرا ایک پورا تفصیلی عنوان ہے، قرض دینے کے فضائل اور نہ لوٹانے کا انجام، لیکن آج ہم جو بات کر رہے ہیں صرف قرض سے متعلق بات کر رہے ہیں، اس کا کیسا، اس کا بوجھ سے ہم نکلے، تو دینے والے کے کیا فضائل ہوں گے، لینے والا کیا کرے، میں وہ سب چیزوں میں نہیں جا رہا ہوں۔ تو اگر لیتے وقت یہ نیت ہو نہ لوٹانے کی تو آپ نے ڈاکہ ڈالا اس کے پاس، اور اگر آپ نے یہ نیت سے لی کہ مجھے لوٹانا ہے تو ان شاء اللہ عزیز اللہ نے ذمہ لے لیا کہ آپ کی مدد کریں گا پھر۔ تو جو شخص قرض لیتے ہیں اور یہ اس سے کہ لوٹانا ہے، اللہ تعالیٰ کا ذمہ ہو جاتا ہے کہ اللہ تعالیٰ اس شخص کی جو ہے مدد کرتا ہے۔ اسی طرح جو ہے کسی وجہ سے اگر آپ نہ لوٹا پائیں تو اس شخص کو ضرور ملے اور بتائے کہ آپ نہیں لوٹا سکتے ہیں۔ ہمارے پاس کیا ہوتا ہے، جب قرض لیا آپ نہیں لوٹا سکتے، تاریخ 10 تاریخ دی گئی لوٹانے کی، اب 10 کو نہیں دیا، فون بند، یا اس کے نمبر کو کیا لسٹ میں ڈال دیتے ہیں، بلیک لسٹ میں ڈال دیتے ہیں، آپ اس کا فون اٹھانا ہی نہیں، دینا ہے یار اپنے کو لیکن کیا ہے وہ آپ بول نہیں سکتے۔ تو جب آپ کسی سے قرض لیں اور نہ دے پائے تو کیا کریں، سب سے پہلے اس تاریخ سے پہلے ہی اس کو کال کریں یا اس کے پاس پہنچ جائیں اور اس سے معذرت چاہیں، میں کیا کرنا ہے کر لو، اب سامنے ہوں لیکن نہیں دے پاؤں گا، مجبور ہو گیا ہوں، سمجھ رہے ہیں، معذرت چاہیں۔ آپ اگر بھاگیں گے تو کئی نقصان اٹھائیں گے، پہلا یہ شخص جو مالدار ہے اس لیے تو قرض دیا، یہ آپ کی شخصیت کو بدنام کر دیں گا، اور یہ فطری چیز ہے، بولیں گا ارے اس کو مت دو، ہاں میرے لے کے آج تک بھاگ رہا اور میرے فون بھی نہیں اٹھاتا۔ دیکھیے آپ جس نے آپ سے قرض لیا آپ اس کے بارے میں کیا کمپلین کرتے ہیں دوسروں کو، یہ بولتے ہو برا آدمی ہے فلاں، آپ کیا بولتے ہیں یار جو بھی ہے وہ لے کے فون کیوں نہیں اٹھاتا، بات کر کے تو بولنا ہم کو، مسئلہ یہ بولتے بھی نہیں ہوں۔ اگر آپ نے بولے کہ میں فلاں تاریخ 10 کو دوں گا، نہیں دے پائے ٹھیک، تو آپ 9 کو جائیے، میرے بھائی میں نے وعدہ کیا تھا کل تجھ سے دوں گا، ہو سکتا ہے تم نے کچھ ٹائم ٹیبل بنا لیا ہو کچھ، میں نہیں دے پا رہا ہوں، میں بہت معافی چاہتا ہوں، مجھے اور مہلت دیجیے۔ دینے والے کو کیا اجر ہے، ہر روز اتنا پیسہ صدقہ کرنے کا اجر ملے گا دینے والے کو، ابھی میرا اس کے فضائل بتانا مقصد نہیں ہے، لیکن لینے والا کیا کرے تاکہ اگلی بار قرض ہی ملے ضرورت پڑنے پر، بتائے اپنے مسئلے کو میں نہیں دے پاؤں گا، فون اٹھائے اس کا، بلکہ خود کرے، یہ نہیں کہ وہ فون کر کے بولے 10 تاریخ کو میرا پیسہ کہاں ہے، اس سے پیسہ لے کے اس کو کال کروا رہے ہیں، اگلی بار کون آپ کو پیسہ دیں گا، پھر آپ کال کیجئے کہ میرے بھائی میں نہیں لوٹا پایا اور میں معافی چاہتا ہوں، میں ایک ہفتے کی، ایک دن کی، ایک مہینے کی اور مہلت چاہتا ہوں، یہ زیادہ اچھا ہوں گا کہ اس کی دو باتیں منہ پہ سن لے اور اس کے بعد آپ اطمینان سے باقی دن گزارے، ورنہ آپ کو ہر بار دیکھنا پڑے گا انہیں دیکھ رہا تو نہیں آپ کو، ظاہر سی بات ہے کہیں سے بھی آ جائیں گا وہ، دوسرے نمبر سے کال کریں گا وہ، راستے میں پکڑیں گا آپ کو، گھر میں صبح آ کے بیٹھ جائیں گا، اور اگر پروفیشنل دینے والا ہے تو پھر تو ہاتھ پیر توڑیں گا آپ کسی دن، اگر اس کو پتہ ہے وصولی کیسی کی جاتی ہے اپنے پیسے کی تو ہاتھ پیر توڑ کے لے لیں گے۔ تو سب چیزوں سے آپ بچ جاتے جب آپ جا کے کلیئرلی وہ جو اسلامک پوائنٹ آف ویو سے آ کے پہلے بول دیں کہ میں نہیں دے پاؤں گا، ٹھیک ہے۔ اسی طرح جو ہے خامخواہ جو ہے قرض نہ لے، یاد رکھیں صرف ضرورت پڑنے پر ہی قرض لیں، بہت سارے لوگوں کو دیکھا گیا اپنے شوق کو پورا کرنے قرض لیتے ہیں اور پھر قرض کے بوجھ تلے دبے ہوتے ہیں، اس لیے قرض لینا جیسے میں نے کہا کوئی بہت پسندیدہ عمل نہیں، یاد رکھیں ٹھیک ہے۔ اسی طرح جو ہے قرض جتنا لوٹا سکتے اتنا ہی لیں، اب ہمارے پاس یہ ہوگی خرچوں کا لمٹ ہی نہیں، لمٹ لیس خرچے ہمارے، اب اکثر ہم لوگ کیوں قرض دار ہوتے ہیں معلوم آپ کو، کوئی شرعی وجوہات سے نہیں ہوتے، ایسا آپ نے کوئی آدمی دیکھا جو بولے یار مسجد کا کام کر رہا تھا لے لیا قرض، بہت مشکل ہوئی لوٹانے میں، دینی درسگاہ چلا رہا ہوں یار بچوں کے لیے بہت مشکل ہو رہی قرض لے لیا اس کے بوجھ تلے، نہیں ملیں گے آپ، کیسے لوگ ملیں گے یار قرض لے کے بہت پریشان، کہے کے لیے لیا تھا بچی کی شادی کے لیے، بچی کی شادی کے لیے آپ نے قرض کیوں لیا، نہیں وہ یہ تھا اور رسم وسم بھی تو ضروری تھے نا فلاں کرنا، اچھا بہت قرض دلے دبا ہوا ہوں، ارے بھائی تم کیوں قرض دلے دبے ہو، ولیمے کے لیے لے لیا میں نے، لوگوں کو بھی تو بتانا تھا نا، خاندان کا کھائے ہوئے اپنے دنیا کا کھائے ہوئے سب کو دینا تھا نا دعوت، 10 لاکھ کا کر لی ولیمہ، پھر اب نہیں دے پا رہے واپس، ولیمے کے بوجھ تلے دبے ہیں، کوئی لوگ قرض تلے کیوں دبے ہوئے ہیں، مہینوں کی بدعتیں آ رہی تو اس کے لیے قرض لیے ہوئے انہوں نے، یہ بدعت میں یہ کرنا ہے، وہ بدعت میں وہ کرنا ہے، وہ بدعت میں وہ کرنا ہے، قرض لے لے کے کیا جا رہا ہے، قرض لے لے کے ایسے کام کیے جا رہے جو شرعی بھی نہیں ہیں، غیر اللہ کی زیارتیں کی جا رہی ہے، غیر اللہ کے نام پہ چڑھاوے قرض لے کے ہو رہے ہیں. ایسا قرض کبھی نظر آیا کہ کوئی کہے کہ میں نے اس آدمی کو، بہت ایماندار ہے یہ، مجبور ہو گیا، اس کا قرض لیا اپنے ذمہ اور ادا کرنے کے لیے پریشان ہوں، میں نے فلاں مسجد تعمیر کر دی، فلاں ادارے کو وعدہ کر دیا، اب میں پریشان ہوں، میں چلا رہا ہوں کوشش کر، نہیں ملیں گے. ہمارے قرض بھی ایسے جو بلا ضرورت ہے، تو اللہ تعالیٰ بھی کیا کرتا ہے، ہماری حالت ایسی کرتا ہے کہ پورا نہیں دے پاتے کبھی. غیر شرعی چیزوں کے لیے کر رہے نا، بیمار ہے کوئی تو سمجھ میں آ رہا ہے، مجبور ہے سمجھ میں آ رہا ہے، لیکن حالت یہ ہے کہ بیماری لانے کے لیے قرض لیا جا رہا ہے، جس کو میں کہوں گا اتنا قرض لے رہے کہ ٹینشن لے کے بیمار پڑ جا رہے، خام و خواہ شادی بیاہ یہ وہ، گاڑی لینے کے لیے قرض لے رہا ہے. ارے بےخوف انسان، گاڑی کیوں لے، رکشے سے چل جاؤ، گاڑی لے کے قرض، مطلب جس چیز میں سواری کرنا وہ بھی قرض. جو ہم اکثر قرض اپنی لگژریس لائف کے لیے لے رہے ہیں، یہ سب سے بڑا مسئلہ ہے ہمارا. اس لیے میں نے کہا خاموخہ قرض نہ لے. آج ہم اکثر لوگ قرض کیوں لے رہے، 5 لاکھ قرض لے کے میں کو کہاں دبئی جاب کرنے جانا. ارے بےخوف انسان، اپنی صلاحیت پر جا، 5 لاکھ قرض لے کے جائیں گا، اگر نہیں کما پایا تو آنے کے بعد کیا، پھر سود پہ لے کے دیتا، امی کا زیور لے کے دے رہا، شادیوں کے بیوی کا زیور لے کے دے رہا، اس کا ادھر اس کا ادھر، اور پھر 10 سال بعد بھی قرض میں گیا تھا، قرض میں ڈوبا ہوا آیا، قرض میں ڈوبا ہوا. کئی لوگوں کو میں نے دیکھا جو وہاں جا کے روتے ہیں کہ ہم چلے گئے اور 10 لاکھ یو کے چلے گئے تعلیم کے لیے، ہاں 50 لاکھ کا قرض لے کے ڈاکٹر بننے والے، کیا کرنے کا ہے، ہندوستان میں رہ کر چپراسی بنو زیادہ اچھا ہے. قرض میں کہہ رہا ہوں نا، بہت بہت اچھی چیز نہیں کہ خوشی خوشی آپ اٹھے اور 50-50 لاکھ کے قرض لے کے چلے، 10-10 لاکھ یوں اٹھا رہے ہیں، دیکھا جائیں گا. یہ ضرورت والے قرض نہیں، یہ ہم نے لگژری اپنے لائف اسٹائل مینٹین کرنے. کیوں، آپ کیا انڈیا میں ڈگری حاصل کرے تو آپ کو اللہ تعالیٰ آپ کے رزق میں کم دیں گا کہ جتنا تھا، اور اگر یو کے سے کیوں تو اللہ رزق بڑھا دیں گا. ارے جنہوں نے کچھ نہیں پڑھا وہ اتنا کماتے ہیں کہ جو دنیا بھر کو شرماتی ہے کہ کچھ نہیں پڑھنے والا بھی کماتا ہے. اس سے میں جو لوگ پڑھائی کر رہے ہیں، محنت کر رہے ہیں، ان کو نیچے نہیں دکھا رہا ہوں، میں کہنا یہ چاہ رہا ہوں رزق انسان تقدیر سے لاتا ہے میرے بھائی. کوشش کرو نا تم، اچھی تعلیم رزق کا ذریعہ بن سکتی ہے، لیکن تعلیم سے انسان کمائے ضروری نہیں ہے. دیکھیے ایک آدمی ہے، پتہ نہیں کیا کیا ڈگریاں حاصل کیا لیکن بزنس کرتا ہے، اور ڈگریوں سے کوئی فائدہ نہیں اٹھایا، بزنس کر رہا ہے، اتنا کما رہا ہے کہ وہ ڈگری یافتہ لوگ بھی اتنا نہیں کما رہے. سمجھ رہے ہیں بات کو، میں یہ کہنا چاہ رہا ہوں. تو نہ میں تعلیم سے روک رہا ہوں، نہ میں آپ کو ڈیموٹیویٹ کر رہا ہوں آپ کی کوششوں کو، میں کہہ رہا ہوں بات کو سمجھو میرے بھائی، جس کو بولتے ہیں ہوش تھامو. یہ ہمارے قرض جو ہم لیتے ہیں نا اکثر، یہ وہ قرض ہے جو قرض کی ہم کو ضرورت ہی نہیں شرعی اعتبار سے، اس کو پسندیدہ نہیں ہے. ایجوکیشن لو قرض، چلو باہر جاب لو قرض، لو ویزا لگاؤ، ایجنٹس کو یہ دو وہ دو. ارے میرے بھائی، اپنی کیلیبر، اپنی صلاحیت پہ جانا، ہندوستان میں کماؤنا، کیوں قرض لے کے جا کے پریشان ہوتے ہو. پھر ایسا قرض لو اگر لیتے ہو جو لوٹا سکو. فار ایگزامپل، میں جو ہوں، میرے پاس اتنے ایسٹس ہے، سونا ہے، چاندی ہے، گھر بار ہے، کہ میں اگر 10-5 لاکھ لے لیتا ہوں ادھار، جو اگر نہ بھی دے پاؤں تو بس وصیت کر دوں گھر والوں کو، بھیج دو اور دے دو میرے مخلوق، کوئی مسئلہ نہیں نا، پھر تو اس میں کوئی ایشو ہی نہیں. میں جب لگژری کے لیے جا رہا ہوں نا، تو پھر اس کے لیے تیاری بھی ویسی ہو کہ میں چیز کے لیے جا رہا ہوں جو ضرورت سے زیادہ ہے، اس کے لیے قرض لے رہا ہوں. پہلے تو لینا نہیں چاہیے، لوں تو پھر ایسا سسٹم بناؤں کہ جتنا لیا اتنا دینے کی طاقت ہو، کہ ٹھیک ہے یہ دے دو، میرا گھر لے لو بیچ ڈالو اور دے دو، سونا ہے میرا بیچ ڈالو، ایسٹ سے میرے، شیئر سے میرے، بانڈ سے میرے، یہ بیچ ڈالو اور دے دو میرا، کیا مسئلہ. تو یہ تو بھی ٹھیک ہے کہ سمجھ پرپورشن میں، چونکہ میں یہ بھی سمجھتا ہوں آج کے بزنس میں بغیر قرض کے بزنس ہوتا بھی نہیں، اور بزنس کی نوعیت کے اعتبار سے 2-4-5-10 لاکھ کے قرض تو عام ہوتے ہیں، ڈیلی ٹرانزیکشن میں بھی لوگوں پر ہوتے ہیں، لیکن یہ وہ قرض نہیں جو شرعی قرض مانا جائے گا، یہ ایک نوعیت ہے. جیسا کہ میں بھی بزنس کرتا ہوں تو میرے روز کے ٹرانزیکشن ہیں، تو لاکھوں ادھار دیتا ہوں تو لاکھوں کا قرض مجھ پہ چڑھتا ہے، لیکن وہ منتھ اینڈ میں 3-6 منتھ میں یا ایئرلی وہ مینٹین ہو جاتے ہیں. مطلب ایسا نہیں ہوتا کہ وہ آدمی سال بھر میں ڈوب گیا، نہیں ویسا نہیں ہوتا، وہ بزنس کی نوعیت ہے. سال بھر کے آخر میں اس نے میرا قرض بھی دیں گا جو لیا، میں ان کا قرض بھی دے دوں گا. ان قرض سمجھتے ہیں نا آپ کس کو میں بول رہا ہوں، جو آپ لیتے جس کے بوجھ تلے آپ دب جاتے ہیں. یہ ڈیلی ٹرانزیکشن میں آنے والے اخراجات یہ قرض نہیں ہیں، یہ وہ چیز جس کے بوجھ تلے آپ دب جاتے ہیں، جس کا بوجھ محسوس کر سکتے ہیں آپ اپنے اوپر. کئی لوگوں میں دیکھا قرض کے بوجھ سے ان کے بال سفید ہو جاتے ہیں، وہ بوجھ سمجھ میں آتا ہے، جلد ان کی ڈھیلی پڑ جاتی ہے، سوچنے اور سمجھنے کی صلاحیتیں کم پڑ جاتی ہیں. قرض سمجھ رہے ہیں میں وہ بولنا چاہ رہا ہوں، تو کوئی پسندیدہ چیز نہیں ہے. اور اکثر آج ہم قرض لگژری جینے کے لیے، اچھی زندگیوں کے لیے لے رہے ہیں. تو قرض جتنا لوٹا سکتے ہیں اتنا لینا چاہیے، یاد رکھیے، جتنی چادر ہے اتنے پیر پھیلائے، عام زبان میں کہوں گا، یاد رکھیے. اور قرض کو معمولی سمجھ کے شوق کی وجہ سے نہ لے، ضرورتوں کے لیے لیے، بہت اشد ضرورتوں میں لے. میں جانتا ہوں ایک زمانہ تھا، یہ آج کا سود خور زمانہ نہیں، یاد رکھیے، انٹرسٹ بیس سسٹم نہیں، لیکن ایک زمانہ تھا آج سے 25-50 سال پہلے کا، آپ اگر کسی کو قرض کا بول دیں نا، اس کے آنکھ پہ کانٹے کھڑے ہو جاتے. تو مرنا پسند ہے، قرض نہیں لوں گا. اور آج کی حالت ہے، جینا ہے تو قرض ہی لیتے رہو بس. آج ہمارا سسٹم ہے، جینا ہے تو قرض لو، اس کے بغیر جینا تھوڑی ہوتا ہے. یہ انٹرسٹ بیس اکانومی کا نتیجہ ہے، مقروض مقروض زندگیاں گزارے. آپ کو معلوم، یوروپ اور امریکہ میں یہ نسل جو گزر رہی ہے اتنی مقروض ہو چکی ہے کہ ان کی آنے والی نسل بھی اگر چکانا چاہے تو نہیں چکا سکتی. آنے والی نسل اکنامیکلی غلام پیدا ہونے والی ہے. مانو اب حالت یہ چکی ہے امریکہ اور یوروپ میں کہ ان کا ڈیپتھ, ان کا ادھار ان کے نسلوں پہ ٹرانسفر ہو رہا ہے. گارنٹر ہوتا تھا نا پہلے, میں اپنے گارنٹر ہوں, اب گارنٹر نہیں ہے, تمہاری اگلی نسل کو دینا ہے. وہ یہ لیول پر وہ قرض پہ آ چکے ہیں, مانو یہ لیول پر قرض پر آ چکے ہیں. ری فائنینسنگ نہیں, ری فائنینسنگ پہ ری فائنینسنگ سسٹم چل رہا ہے. اس سے ایک لاکھ ڈالر لیا, اس سے ری فائنینس کرا, اس کا ایک ٹکا تھا, اس کا آدھا ٹکا ہے. یہ بولتا میں ری فائنینس کرتا ہوں, تمہارا میں پے کر دوں گا. وہ بینک لیتی بولتی 0.25 میں لوں گا, وہ بولتا میں ری فائنینسنگ کروں گا 0.1%, بولتا میں ری فائنینسنگ. وہ اتنا دور چلے گیا کہ اس کو بھی نہیں معلوم کہاں چل رہا اور کیا سسٹم چل رہا ہے. سمجھ رہے ہیں بات کو؟ تو ان کی نسلیں مقروض ہو رہی ہیں. تو اگر ہم بھی وہ سسٹم پہ جانا چاہتے تو وہ سسٹم تو تیار ہے ہمارے لیے. تو ایک زمانہ تھا, اور آج ہی میں نے دیکھا لوگوں کو, کچھ لوگ آتے ہیں اور وہ اپنی مجبوریاں بتاتے ہیں کیوں مجبور ہیں. اور ہم لوگ قرض بھی دیتے ہیں بہت سارے سسٹم سے, آئی آر سی کا بیت المال ہے, اس کے علاوہ بھی سوسائٹیاں چلاتے ہیں, قرض دیتے ہیں. اتنا بوجھ ہوتا ہے ان پر جب آ کر ہم کو بولتے ہیں نا قرض کا, کہ ایسا لگتا ہے ان کو سنبھالنے کو پتہ نہیں کتنا ٹائم لگے گا ہم کو. کہ بھائی رو مت, سمجھ جاؤ, ارے بھائی ٹھیک ہے, عام بات ہے. اور کتنا قرض ہونے والا ہم کو, 10,000 اور 5,000. لیکن وہ بولتے ہیں ہمارے خاندان میں کبھی کسی نے قرض نہیں دیا. تو قرض لینا بولے تو موت جیسا ہے. ایسے بھی لوگ, اور ایک وہ بھی ہے, کچھ لینا ہے, کپڑے لینا ہے, چلو بڑے بھائی سے لے لیں گے قرض. ارے لیکن کپڑوں کے لیے, شادی ہے بھائی, شادی کے کپڑے 2-4 لاکھ کے آئیں گے, ایسے تھوڑی قرض لینا ہی پڑیں گا اس کے لیے. قرض ہر چیز کے لیے, مطلب قرض کو آپ معمولی سمجھ رہے ہیں, بتانا چاہ رہا ہوں یہ بہت اچھی چیز نہیں ہے, یہ بہت بڑا بوجھ ہوتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم, یہ کتنی اہم چیز ہے, آئیے واقعہ سنیں. ایک صحابی کا انتقال ہوا, نبی اکرم صلی اللہ علیہ وسلم ہمیشہ جو بات پوچھتے تھے, یہ بات آپ نے پوچھی, کیا اس پر کوئی قرض تھا جو آپ ہمیشہ پوچھتے تھے؟ کہاں قرض ہے, تو کہا اب میں جنازے کی نماز نہ پڑھوں گا نہ پڑھاؤں گا, فنش. تو ایک صحابی نے کہا اللہ کے رسول کیا کرنا ہوں؟ تو کہا یا تو ادا کر دیا جائے یا کوئی ذمہ داری لے تو میں شریک رہوں گا. تو ایک صحابی نے کہا میں ہی ذمہ داری لیتا ہوں, چونکہ اس کے بیٹوں میں طاقت نہیں دینے کی. تو کہا پھر میں اب شامل ہوں گا, نہیں تو نہیں ہوتا. یہ نہیں بولے کہ انتقال ہوا یار, لوگوں کو برا لگیں گا, اس کے خاندان والوں کو. نہیں, قرض کا معاملہ معمولی نہیں. تو مذاق سمجھ کے قرضوں کو مت لیجیے, بہت کلیئر ٹرمز پہ لیجیے, بہت ضرورتوں کے تحت لیجیے. یہ بالکل غلط نہیں ہے لینا, پسندیدہ نہیں ہے, اوائڈ کرنا زیادہ اچھا ہے, لیکن حرام نہیں ہے. کیونکہ آپ نے خود قرض لیتے رہے مختلف مواقع پہ, یاد رکھیے, لیکن آپ نے خود پسند نہیں کیا, یاد رکھیے اس کو, ٹھیک ہے؟ لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے اپنی چوائس سے غربت والی زندگی کو پسند کیا تھا. آپ کو آپشنس تھے, آپ چاہتے تو دنیا کا مال و دولت آپ کے قدموں میں لا دیا جاتا, لیکن آپ نے بائی چوائس یہ زندگی کو پسند کیا. سمجھ رہے آپ, بائی چوائس, ٹھیک ہے؟ اسی طرح سیونگس کی عادت ڈالیں. سیونگس سمجھتے ہیں نا, اب سیونگ بولتا ہم بولتا ہوں دیکھو یہودیوں کے انگریزوں جیسی باتیں کر رہے ہیں آپ. ہر انگلش ٹرم یہودیوں اور انگریزوں کا نہیں رہتا. سیونگ سے مراد پیسے بچانے کی عادت ڈالیے. ہم لوگوں میں اکثر وہ لوگ ہیں جو خرچ تو لیتے ہیں لیکن ان کو سمجھتا نہیں, جب اللہ دیتا ہے نا تو دونوں ہاتھ سے خرچ کرتے ہیں, اور جب نہیں ہوتا ہے تو دونوں ہاتھ سے مانگتے پھرتے ہیں. سیونگس کی عادت ڈالی. سیونگس سے مراد ہر بار میں بینک نہیں بول رہا ہوں, لیکن بچانے کی, بچت کی. پہلے میں نے عورتوں کو دیکھا تھا, بوڑھی عورتیں رہتی تھیں, دن میں کچھ بھی بچے نہ پیسے تو پلوں میں باندھ کے ایسا رکھ دیتے تھے. اتنے پیسے آج کے سیونگس ہیں, مطلب شوہر نے 1 روپیہ دے کے گیا اور بولے آج کا خرچہ 1 روپے میں ہو جانا. اب دن بھر کا خرچہ 95 پیسے میں ہو گیا تو 5 پیسے بچ گئے. تو 5 پیسوں کے انہوں نے 5 پیسے کو لیا اور باندھ کے رکھ دیا. آنوں کا زمانہ تھا, 12 آنے ہوتے تھے تو وہ 4-4 آنے کے, 4 آنے مل کے وہ 12 آنوں کا 1 روپیہ بنتا تھا, بعد میں 100 پیسے کا ہو گیا, ٹھیک ہے؟ تو بچایا اپنا 4 آنے یا وہ 5 پیسہ جو سب سے چھوٹا سکہ تھا رکھ لیا. آج کے سیونگس 5, ٹھیک ہے؟ ایسے روز کی کیسے جمع کرتے تھے, اگر آپ میں سے کچھ لوگ یاد ہوں گا تو گھر میں دیوار بنتی تھی, دیوار کے اندر وہ دیوار میں غلہ بنا ہوا ہوتا تھا, اس میں ڈراپ کرتے رہتے تھے. اب وہ غلہ توڑنا ہوتا, دیوار توڑنا پڑتی, مطلب بہت سیریس میٹر پہ ٹوٹتا تھا وہ غلہ, پھر توڑنے کے بعد پھر بناتے تھے, پھر اس میں ڈراپ ان ہوتا تھا. یا پھر مٹی کے غلے ہوتے تھے جو آپ کبھی کبھار کہیں دکھ جاتے ہیں, بچے لاتے بھی تو ایک ہی دن بھر لیتے ہمارے, ماشاء اللہ, اللہ تعالیٰ نے ایسے بنا دیا ہمارے بچے اگر غلہ لاتے بھی تو ایک ہی دن بھر جاتا. ابا چل ڈالو دوسری بار, مطلب وہ ٹول ٹیکس کے اور ڈالو اور تیسرے اور ڈالو, امی ڈالو, اور سکے تو ہونا ہی نہیں, نوٹیں ڈالو پوری اس کے اندر, دادا نانا پورے محلے سے ایک ہی دن بھر دے رہے. لیکن وہ زمانہ تھا, میں نے غلے لوگ لا کے رکھتے تھے. اچھا غلے بھی ملتے تھے تو وہ غلوں کے بارے میں پوچھا جاتا تھا کتنے روپئے غلہ ہے, تو وہ بولتا تھا 25 روپئے آئیں گے اس میں, مطلب اتنے پیسے جمع ہوں گے 25 روپئے تک ہو سکتے ہیں. مطلب غلے میں چونکہ سکے ہیں نا, اتنا ہیوی, چھوٹا بڑا بڑا بڑا, اتنے بڑے بڑے رہتے ہیں, اس میں 200 روپئے تک آئیں گے. क्योंकि सिक्के बहुत छोटे और हैवी होते थे, मतलब 5 पैसा, 10 पैसा, 20 पैसा, 25 पैसा, 50 पैसा, रुपया तक होता था ना। फिर 2 रुपये का सिक्का आया, फिर 5 का आया, वो तो अभी जमाना, मतलब 2 रुपये बहुत बड़ा सिक्का होता था, याद रखिए। फिर नोटें आई 1 रुपये की और 2 रुपये, तो सिक्के जमा करते थे सेविंग्स, हर रोज़ की पल्लों में रख दिया, दीवारों में रखा, गल्लों में डाला। फिर ये ज़रूरत पड़ने पर सेविंग्स काम आती है। और ये बड़ी अहम चीज़ है, किफ़ायत शायरी करना कंजूसी नहीं होता है। कंजूसी और किफ़ायत शायरी में एक बहुत थोड़ा सा फ़र्क है, सिर्फ याद रखिए, उस फ़र्क को समझना पड़ता है ज़मीन ज़माना हालात के अतबार से, समझ रहे। वैसा डिफाइंड नहीं कि ये कंजूसी ये किफ़ायत शायरी, वो एक बहुत बारीक लाइन है जिसको आप समझ सकते हैं। जैसे कि एक आदमी काड़ी जलाए और काड़ी से चूल्हा जला ले, ठीक है, और उसी काड़ी से दूसरा चूल्हा जला ले, किफ़ायत शायरी, क्या मसला? और कितना कंजूस है, दोनों एक ही से जला रहा, नहीं कंजूस नहीं, किफ़ायत शायरी, जला लिया ये भी जला ले। हाँ, कंजूसी ये शामिल हो सकता है शहरों के माहौल के अंदर कि एक आदमी काड़ी जलाए, चूल्हा जला के जली हुई काड़ी फिर उठा के रखे बुझा कर, फिर अगली बार ये चूल्हा जलाने के बाद इससे बुझी हुई काड़ी इधर रख के फिर बुझी हुई से बाजू वाला जलाए। हाँ, समझ रहे, ये कंजूसी हो सकता है शहरों में कि एक काड़ी से आप चूल्हा जला के फिर उसको रख रहे काड़ी को, फिर अगली बार अच्छी काड़ी से चूल्हा जला लिया, अगला चूल्हा जलाना है तो ये पुरानी बची हुई काड़ी को डाले, रिस्क है, हाथ जल सकता है आपका, जब आप चूल्हे के नीचे बर्तन लग सकता है, अननेसेसरी, ये कंजूसी में हो सकता है। लेकिन किसी इलाके में ये भी किफ़ायत शादी में आ सकता है, बस एक मोटा एग्जाम्पल, चूंकि ये डिफाइन नहीं कर सकते कंजूसी क्या है और किफ़ायत शादी क्या है, बहुत थोड़ा सा डिफरेंस होता है, वो आप ज़मीन ज़माना हालात से समझ सकते हैं। तो किफ़ायत शादी कीजिए, सेविंग्स, गल्ले, डब्बे, बैंक अकाउंट्स होते हैं आजकल आप लोगों के पास, कुछ भी सिस्टम हो सकता है, किफ़ायत शादी सेविंग्स कीजिए। आज जो अल्लाह ने फरावानी दी है, कल हो सकता है वो, जैसे आज समझ लीजिए मैं एक लेबर हूँ, ठीक है, आज काम बहुत अच्छा है, लेबर वर्क खूब चल रहा है, लेकिन अब रेती बंद हो जाती है कभी, सीमेंट का प्रोडक्शन कभी कंपनियाँ रोक देती, फिर क्या होता है, 2-2, 3-3 महीने लेबर खाली हो जाता। तो जब वो लेबर काम पर है, जो कि साल के 8 महीने काम चल रहा है, 4 महीने बंद है, बारिश ज़्यादा होगी तो रेती नहीं मिल रही है, सीमेंट कंपनी ने बंद कर दिया, लोहा बंद हो गया, महंगा होने से कंस्ट्रक्शन वर्क रुक गया, होता है ना ऐसा, ये सब चीज़ें इंडिया में कॉमनली होती है, ठीक। तब क्या करेंगे, वो दौर जिसने मेहनत मशक्कत की 8 महीने, उसमें इतनी सेविंग करें कि ये 4 महीने फिर गुजर जाए, ये किफ़ायत शायरी। और ये ज़रूरी है, सेविंग्स की आदत डालें औरतें और मर्द, इंशाल्लाह इसके बड़े फ़ायदे। रकम बड़ी छोटी दिखती है लेकिन वो कुछ जमाने में चलती अगर रही तो बड़ी जाती है। एक मिसाल छोटी से देता हूँ, समझ लीजिए आप लोग हर साल, आपकी इनकम के अतबार से डिपेंड है, समझ लीजिए हर महीने मेरी इनकम का 1,000 मैं बचा सकता हूँ, 1,000 अगर आपकी इनकम का बचा सकते हैं और उसको आप बाजू रख देते हैं, जो कि आपके लिए कोई बड़ी बात नहीं है 1,000, लेकिन आप खर्च कर दे भी तो आपके लिए कोई बड़ी बात नहीं, अगले महीने आप उससे ज़्यादा कमा लेते हैं, लेकिन वो 1,000 निकालने की आदत डाल लेते हैं। फॉर एग्जाम्पल, ये आदत आपने 4 साल चलने दी तो कितना पैसा जमा कर लिया आपने, कम बेश 50,000, ऐसी 48,000 ऐसी जमा होकर पड़ा हुआ आपके पास, मतलब ये या तो किसी की मदद में काम आएगा या तो खुद आपको जरूरत पड़ने पर काम आएगा। और यही आदत आपने उठा के रखी तो सिस्टमेटिक आप डालते रहे, 1,000 रुपये, 1,000 रुपये, 1,000 रुपये, एक खाली एक मिसाल दे रहा हूँ मैं, और आपने आपकी बच्चे की पैदाइश से काम शुरू किया और डालते रहे, देखिए ये तवक्कुल के खिलाफ नहीं है सेविंग्स, याद रखें। तो आप बोलेंगे अभी तो तवक्कुल की बात हो रही है, अभी सेविंग्स की बात हो रही, तवक्कुल के खिलाफ नहीं है चीज़ों को सेव करके रखना, मुनाफी नहीं है कि अगर आप जंग में जा रहे हो तो जंग से पहले तैयारी करना और हारने की भी और जीतने की भी, ये मुनाफी नहीं है तवक्कुल के। इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद अपने ज़िंदगी में कई जंगों के प्लान्स बनाए जिसमें रिट्रीट प्लान भी थे कि अगर ऐसा होता है तो हम इधर से निकलेंगे। तो ये मुनाफी नहीं है तवक्कुल की कि पहले से प्लान करें कि एग्जिट कैसा करेंगे हम, कुछ होता है एग्जिट करके फिर आना है वापस, भागना नहीं है वो, लेकिन प्लान इस तरह से एग्जिट का, समझ रहा, ये मुनाफी नहीं है। तो कोई अभी तो आप तवक्कुल का बढ़े तो अभी सेविंग का बढ़े नहीं, ये मैं किफ़ायत शायरी की बात कर रहा हूँ, इसके फ़वाद बढ़े, जमा करते रहें कुछ सालों में, 10 साल में, चलिए बच्चे को नहीं काम आएंगे, अल्लाह आपके हालात अच्छे से अच्छे बनाए, लेकिन किसी और की मदद कर सकते हैं उस पैसे से, अपने लिए कुछ नया काम आ सकता है। ये 10 साल में कितने हो जाएंगे ये पैसा, आप समझिए, बड़ी रकमें होती है, छोटी छोटी सेविंग्स बहुत बड़ी बन जाती है, सेविंग्स की आदत डालिए। इसी तरह जो है, जब आप सफ़र को जाए और अगर आप मखरूज हो तो वसीयत करके जाए कि मैंने इनसे लिया हूँ बच्चों, मैंने इनसे अब्बा, मैंने इनसे लिया अम्मी, मैंने इनसे लिया बेगम, बता के जाए, शादी नहीं हुई तो भाई भाई मैंने इनसे लिया हुआ, मैं जा रहा हूँ सफ़र पे, कुछ होता है तो जब फलां फलां चीज़ मेरी है उसको बेच के इनको दे देना चाहिए, वसीयत करना चाहिए। जब कर्ज हो आप पर और आप सफ़र पे जाए करें तो आपको वसीयत करके जाना चाहिए कि मेरा ये अगर हो जाए तो मेरा ये कर देना चाहिए, या आप बीमार हो जाए, लगे कि बीमारी बढ़ रही है तब भी वसीयत कर दे आपकी, मैंने ये लिया हूँ कर्ज, बल्कि आदत डाल लिया आप कर्ज लिख लिया कीजिए लेन देन में, ले दे तो लिख लिया कीजिए ताकि कुछ भी हो जाए तो पेपर बाकी होते हैं। और वो इसी तरह जो है खर्च को अच्छे अंदाज से लौटाएं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, तुम में सबसे बेहतर वो है जो लौटाने में सबसे अच्छे हो, तुम में सबसे अच्छे हो जो लौटाने में सबसे अच्छे हो, समझ रहे हैं बात को? तो अब अच्छे से लौटाए, सबसे बेहतरीन अंदाज से लौटाए। हमारे पास कुछ लोग कर्ज लेते और लौटाते वक्त बोलते हैं एहसान थोड़ी करे थे, था तो मांगे थे और तुमने दिए थे, लो। बोलता है कैसा अजीब आदमी, सबसे अच्छे अंदाज से लौटाए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक मरतबा एक सहाबी से एक ऊँट लिया, ठीक है, और उसके बदले में जब रिटर्न किया तो उससे बेहतर ऊँट दिया। तो उन्होंने कहा मेरा तो इतना अच्छा नहीं था, तो कहा तुम में सबसे अच्छे वो है जो लौटाने में सबसे अच्छे हो और मैं लौटाने में तुम में सबसे अच्छा हूँ। लेकिन इसको कोई हरगिज सूद लेने का नया तरीका ना बनाए कि अल्लाह के रसूल ने हल्का ऊँट लिया था, रिटर्न भारी किया, तो अब तुम मेरे से 1 लाख लो और 1.5 लाख वापस देना, अच्छा उससे नहीं। वहाँ कोई टर्म्स पहले तय नहीं हुए थे और उस सहाबी की हालत अल्लाह के रसूल को पता था क्या है, तो आपने डबल काम कर दिया, कर्ज भी रिटर्न, हेल्प की हेल्प। मालूम आप अल्लाह के रसूल की आदत थी, एक मरतबा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक सहाबी के साथ बैठे थे और आप किसी को नीचा नहीं दिखाना चाहते कर्ज के बोझ तले, सहाबी के साथ ऊँट पर थे, आपने कहा अल्लाह के रसूल सुना क्या हुआ, निकाह वगैरह हो गया क्या, शादी वगैरह, चूँकि नौजवानों की मसाइल होते हैं। कहा अल्लाह के रसूल कहाँ से करूँ शादी, पैसा ही नहीं है। कहा अच्छा ठीक है, गुर्बत है। तो कहा ठीक है, कुछ है बेचने करने को ताकि तुम्हारी गुर्बत हल हो जाए, पैसा है तो कहाँ ये ऊँट है। कहा कितने में दोगे, कहा कि 20 में दूंगा। तो आपने फरमाया 20 दिनार बहुत ज़्यादा हो रहे हैं, थोड़ा कम करो 10 में दे दो। इसी तरह का कुछ मतलब एग्जैक्ट फिगर्स मुझे याद नहीं, थोड़ा कम में दे दो, 20 में दे, 10 में कर दो। तो कहा नहीं अल्लाह के रसूल, मुझे तो 40 की ज़रूरत है, फिर भी 20 में बेच रहा हूँ। ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का तरीका था उससे मालूम करने का कितने की ज़रूरत है उसको। क्या किया, 20 बोला तो कहा 10 में कुछ 40 की ज़रूरत है, फिर भी 20 में, चूँकि ऊँट की कीमत 20 से ज़्यादा नहीं आएंगी, बट मेरी नीड तो 40 है, तब मैं शादी भी कर सकूँगा और मेरे हालात ठीक हूँ। कहा ठीक है। आपने कहा मैंने ऊँट को तुमसे खरीद लिया। फिर जब घर पहुंचे तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उनको 20 दिए, 20 दिनार दिए, चूंकि 20 का बात हुई थी, 20 दिनार दिए और कहा तोहफे में ऊँट मेरे तरफ से, हो गए 40। ये फिर ऊँट बिक जाएगा 20 में, उनके 40 मिल गए। तो आपने ऐसी मदद की उधार, मतलब खर्चदार भी नहीं किया, सौदा किया, सौदा करके सौदे को वापस लौटा दिया, मालूम भी कर लिया कितना चाहिए। तो देखिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, चूंकि इस तरह की आपकी आदत थी, वो 20 कहा, उन्होंने कहा 10, आप सुनने, उन्होंने कहा नहीं मेरी तो 40 ज़रूरत है, आपको पता चला ऊँट की कीमत लेकिन 20 से ऊपर नहीं थी, 20 दे के ऊँट खरीद लिया, सौदा ऊँट का हो गया। जब ऊँट से उतरे तो कहा ऊँट तोहफे में तुमको, अब ये ऊँट 20 का फिर बिक जाएगा, उनका हाजत पूरी होगी। तो इस तरह की सोच रखने वाले लोग थे, खर्चदार नहीं करते थे, मखरूज नहीं बल्कि हेल्प की नेचर था। तो बहरहाल खर्च को अच्छे अंदाज से लौटाए, बेस्ट जो भी पॉसिबल हो सकता है अच्छे अंदाज से उसको वापस लौटाए। और याद रखिए खर्च जब लौटाए तो खर्चदार का ज़रूर शुक्रिया अदा करें कि उसने आपकी ऐसे वक्त में मदद किया, और उसके लिए दुआ खैर भी किया कीजिए कि अल्लाह ताला उसके माल जाने बरकत दे, इसलिए कि उसने आपकी ऐसे वक्त मदद की, वो भी पैसे से। ताकि याद रखिए आप उनकी हदीस भी है, और अगर गायबाना सामने भी कहे इससे एहसान मंदी नज़र आती है, गायबाना भी करे, चूँकि गायबाना दुआ का असर ज़्यादा होता है सामने बोलने की। आप उनकी हदीस है जब को मोमिन बंदा अपने मोमिन भाई के लिए गायबाना दुआ करता है, ये दुआ अल्लाह रद्द नहीं करता है। और एक रिवायत ने फरमाया जब को मोमिन बंदा अपने भाई के लिए दुआ करता है तो फरिश्ते उसके लिए आमीन कहते हैं उसी अल्फाज पर, मतलब उसके लिए, मतलब ये कह रहा है अल्लाह मेरे भाई का मसला हल कर, तो फरिश्ते बोलते अल्लाह इसका मसला हल कर, मतलब जो दुआ भाई के लिए करेंगे वो दुआ फरिश्ते इसके लिए करें। तो कितना अच्छा तरीका है, दूसरों के लिए करो और अपने लिए करवाओ, वो भी फरिश्ते कर रहे हैं, आमीन भी कह रहे हैं उस पर, फरिश्ते कहते हैं अल्लाह इसके लिए आमीन, जब वो कहता है मेरे भाई का मसला, फरिश्ते इसके लिए आमीन, अपना काम भी हल हो रहा है। अच्छे से अच्छी दुआएं दीजिए, जाहिर भी दीजिए, चूंकि उसका शुक्रिया अदा करना ज़रूरी है, वो कीजिए ताकि वो अगली बार आपकी मदद भी कर सकता है और उसे खुशी भी होगी। इसी तरह जो है खर्च को जो है मजबूरी समझ के लीजिए, आधा समझ के मत लीजिए, चूंकि बहुत अच्छी और पसंदीदा चीज़ नहीं है। ये चंद बातें थी बहरहाल जो मुनासिब थी मैंने आपके सामने रखा, खर्चदार हो तो वो क्या करें, ये चंद बातें थी, यही बातें नहीं थी, ये चंद बातें थी जो मुनासिब मैंने आपके सामने रखी। अल्लाह रब्बुल इज्जत से दुआ की अल्लाह सुब्हान तआला हम तमाम को किताब सुन्नत के मुताबिक जो है ज़िंदगी जीना हमारे लिए आसान करें, हम तमाम को जो है हलाल रोज़ी दे और खूब रोज़ी अता फरमाए, बरकत वाली रोज़ी अता फरमाए, हम तमाम को खर्च के बोझ से जो है महफूज रखे, और जिन पर खर्च है अल्लाह उनकी खर्च की अदायगी में आसानी करे, जब तक हमें ज़िंदा रखें ईमान और इस्लाम पर ज़िंदा रखे, खात्मा ईमान पर हो। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अल मुरसलीन, वलहम्दुलिल्लाहि रब्बिल आलमीन। بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد جی السلام علیکم فائز بھائی جو شخص اپنی دکان یا گھر کسی کو کرائے سے دیتا ہے اور اسے ایک مہینے کا کرایہ ایڈوانس یا کچھ ڈپازٹ لیتا ہے کیا وہ بھی قرض میں شامل ہوں گا اس سے جو لے رہا ہے بھائی نے ایک سوال کیا کہ ایک شخص جو ہے اپنی دکان یا مکان کرائے سے دیتا ہے तो वो उससे जो चीज़ लेता है उसके बस क्या, जैसा कि वन मंथ एडवांस रेंट या एडवांस रेंट जिसको बोल रहे हैं, या फिर जो डिपॉजिट लेता है, तो क्या ये भी कर्ज है? तो याद रखिए इसमें दो सूरतें हैं, सवाल के पहले हिस्से की दो सूरतें और दूसरा हिस्सा अलग है, मतलब सवाल खुद दो हिस्सों में। पहला, अगर एडवांस रेंट लेता है और एडवांस रेंट एज अ डिपॉजिट लेता है, फॉर एग्जांपल कोई ये कहे कि मुझे एडवांस 6 मंथ रेंट चाहिए जो कि हमेशा एडवांस रहेगा, तो 6 मंथ रेंट कैसे एडवांस हो सकता है? ये एक टाइप का डिपॉजिट हो गया। फॉर एग्जांपल दुकान है 20,000 रुपीज़ पर मंथ, अब 6 मंथ एडवांस रेंट मतलब 1,20,000 ले रहा हो, लेकिन ये 1,20,000 एडवांस रेंट एक आध महीने का हो सकता है, छोड़ने से पहले आप बोलेंगे फिर छोड़ देंगे, या 2 महीने, ये एक तरह का खुद डिपॉजिट बन जाता है। तो अब ये लेने और देने वाले की नीयत पर सारी चीज़ें डिपेंड है। अब ये एक तो होता है कि चलन है तो अब नाम बदल दो, मिसाल के तौर पर चीज़ कुछ है नाम बदल दो, अब डिपॉजिट को एडवांस रेंट बोलो तो फिर यूज़ करने में भी आ जाता है, लेकिन दोनों के जहन में कि ये डिपॉजिट है एडवांस रेंट नहीं है, तो मैं चाहूँगा वो क्लियर हो। लेकिन जनरल सेंस में एडवांस रेंट का माना होता है 1 महीने का एक्स्ट्रा, एडवांस रेंट खर्च नहीं होता है। एडवांस रेंट ये आपने किसी चीज़ के एवज उसका जो पैसा आना था उसके यूज़ के एवज वो आपने पहले लिया, आप बिल्कुल इसको इस्तेमाल कर सकते हैं, ठीक है। तो एडवांस रेंट एज सच इन जनरल जो बिल्कुल हम बोलेंगे वो आप बिल्कुल ले सकते हैं और वो इस्तेमाल कर सकते हैं, चूंकि वो आपकी चीज़ के इस्तेमाल के एवज आपने वो चीज़ ले ली है, समझे। या एडवांस रेंट जब भी दुरुस्त हो सकता है जब चीज़ 1 साल 2 साल 3 साल के लिए जाती है, फिक्स होता है, या फिर आप इतनी उसके पीछे लागत कर देते हैं कि अगर वो इस्तेमाल करे या ना करे आपको उतना लेना पड़ता है, समझ रहे हैं बात को, आपको उतना लेना पड़ता है। उस शक्ल में भी जो आप एडवांस रेंट बोल के 1 साल का लेंगे वो आप पूरा यूज़ कर सकते हैं, इसलिए कि वो एवज है, वो किराया, समझ रहे हैं बात को, यहाँ भी वो दुरुस्त हो जाएगा, ठीक। एक दूसरा, जो डिपॉजिट लेते हैं आप, डिपॉजिट मतलब उसके एवज कोई चीज़ एज अ गारंटी, इसको हैवी डिपॉजिट भी बोलते हैं आजकल, ये डिपॉजिट बोलते हैं। मिसाल के तौर पर आप मेरी दुकान इस्तेमाल करेंगे और उस दुकान के बदले मैं क्या करूँगा, आपको कहूँगा कि 2 लाख डिपॉजिट रखिए मेरे पास, ये डिपॉजिट एज अ गारंटी है कि आप दुकान पर कब्जा नहीं करेंगे, भाग के नहीं जाएंगे, या रेंट को वो नहीं करेंगे, नुकसान नहीं पहुँचाएंगे, एज अ गारंटी है। जो एडवांस जो पैसा आप लेते हैं एज अ डिपॉजिट, एज अ गारंटी जो लिया जाता है, ये कर्ज है आप पर, इसको आप सिर्फ गारंटी के तौर पर रख सकते हैं, इसका इस्तेमाल करके फ़ायदा उठाना भी आप पर जायज़ नहीं है, फिर वो सूद में आ जाएगा ना, क्योंकि उसके पैसे से आप फायदा उठा रहे हैं जबकि उसे किराया तो आप बराबर ले रहे हैं, समझ रहे आप। फॉर एग्जांपल आपने बोला कि मेरी दुकान है, इसके बदले मुझे 5 लाख डिपॉजिट चाहिए, इसलिए कि लोग नुकसान करते हैं, रख लेते हैं, निकलते नहीं है, तकलीफ देते हैं, तो अगर आप 5 लाख लेते हैं तो ये 5 लाख उसके आप पर उधार है, कर्ज नहीं बोलेंगे, उधार है, लेकिन दूसरे शक्ल में देखा कर्ज चूंकि आप इस्तेमाल कर सकते हैं, उधार इस्तेमाल नहीं होगा, मतलब आपने सिर्फ एज अ गारंटी ली है लेकिन वो आप पर उधार है, उसको देना है लेकिन उसको आप इस्तेमाल नहीं करेंगे, अगर आप उसको इस्तेमाल करते हैं और उससे कुछ बेनिफिट होता है तो फिर आपको बेनिफिट को किराए में से कम करना होगा, फिर वो जायज़ होगा, और ये भी बताकर होगा। बहुत से लोग ये मिसाल देते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ज़कात के ऊँट का दूध किसी को इस्तेमाल के लिए दिया, मेरे भाई ज़कात के ऊँट का दूध किसी को इस्तेमाल के लिए देना एक अलग ही शक्ल है, इसलिए कि जानवर को कुछ देना पड़ता है तो वो आउटपुट भी देता है, और अगर जानवर का दूध ना धोया जाए तो वो बीमार होकर मर भी जाएगा, ख़राब हो जाएगा, मालूम जानवर का आप दूध नहीं धोएंगे 1-2 दिन दूध सड़ना शुरू हो जाता है अंदर, समझ रहे आप, तो दूध निकाला जाएगा, तो जानवर इनपुट भी लेता आउटपुट भी। इसके एग्जांपल ऐसा हो सकता है कि मैं कहूँ कि आपके भेड़ बकरियाँ मेरे पास रहेंगी अमानत गिरवी, आप जब तक मेरी वो चीज़ इस्तेमाल कर रहे थे, तो ये बकरियों को चारा कौन डालेगा, मैं डालूँगा, तो दूध भी मैं ले सकता हूँ फिर उसका, तो ये उस चीज़ से फ़ायदा नहीं, उस चीज़ को मेंटेन करने से फ़ायदा है। जैसे कि सहाबा एक दूसरे को घोड़ा देते थे, घोड़ा कि मेरा घोड़ा तुम रख लो, बहुत महंगी चीज़ घोड़ा बोले तो कार, अरबी घोड़े, कार से भी महंगे, आज भी अरबी घोड़े 10-20 लाख से कम में नहीं आते, कार दे रहा है, तो अब जाहिर सी बात है जब वो घोड़ा दे रहा है तो घोड़े को उस सहाबी क्या करना पड़ेगा, जिंदा रखना है, पालना ही पड़ेगा, तो जब वो घोड़े को खिलाएंगे तो घोड़े की राइड भी करेंगे, समझे आप, लेकिन ऐसा कोई काम नहीं करेंगे कि उसके इस्तेमाल से एक्सेस हो जाए जिससे घोड़े कुछ हो जाए, समझ ना। तो ये जानवर एक अलग शक्ल है। इसकी एक मिसाल ये भी ले सकते हैं कि आप पैसा ले रहे हैं उसका, उस पैसे को मेंटेन करने कुछ अखराजात आ रहे हैं आपको, समझ रहे आप। फॉर एग्जांपल आप किसी से 5 लाख रुपये अगर डिपॉजिट ले रहे हो, और अगर ऑफिशियल बिजनेस करने वाला आदमी है तो आपको चेक से देंगे, जब चेक से देंगे तो आपको अकाउंट मेंटेन करना पड़ेगा, या तो उधार बताएंगे या तो उसने फिर एडवांस पेमेंट या जो भी बताएंगे आप, उसके अगेंस्ट आपको टैक्सेस देना पड़ेंगे, या फिर उस 5 लाख का आपको ज़कात देना पड़ेगी। 5 लाख जो आपने लिए, जाहिर सी बात है तय करना पड़ेगा ना, वो बोलेंगे आपके पास है, पैसा तो आप ज़कात दो उसकी, क्योंकि आपके पास पड़ा है ना, मेरे पे इस्तेमाल में भी नहीं आ रहा हो पैसा, तो आपने रख लिया डिपॉजिट के तौर पर, या फिर वो अदा करेगा तो बोलेगा कि आप मत करो मैं करता हूँ। तो कुछ अखराजात आ रहे हैं तो देखा जाएगा, उतने अखराजात लिए जा सकते हैं। लेकिन हमारे पास क्या हो रहा है, 10 लाख रुपये ले लेते हैं, 10 लाख पे मैं दूसरी दुकान खरीदता हूँ एक दूसरी जगह, इसको ये एरिया में दुकान देता हूँ, ठीक है, फिर वो 10 लाख पे दुकान लेके उसका फायदा भी उठा रहा हूँ, जब ये आएगा देखा जाएगा इसको दिया जाएगा। तो आप जब कोई चीज़ गिरवी एज ए गारंटी रख रहे हैं, 10 लाख मेरी दुकान की गारंटी है, तो इसको आपको रखना पड़ेगा, इसका इस्तेमाल जायज़ नहीं जब तक कि म्यूचुअली आप बात नहीं करते, और म्यूचुअली बात करके ये बोलता ठीक है 10 लाख को आप इस्तेमाल करो, लेकिन इसके बेनिफिट में 50% का पार्टनर रहूँगा, म्यूचुअल होऊंगा। लेकिन अब वो बोले नहीं भाई, म्यूचुअल अंडरस्टैंडिंग पे ये बोल रहे कि आप 10 लाख को इस्तेमाल करो, आप उधार दे रहे फिर उसको 10 लाख इस्तेमाल करने, उसके एवज आप दुकान ले रहे। लेकिन लेने वाला अगर इसलिए 10 ले रहा कि मेरी दुकान का फायदा उठा रहा तो मैं 10 लाख डिपॉजिट लूंगा, तो फिर लेने वाले की नीयत में खराबी इसलिए कि वो एक किस्म का सूद हो रहा है, इसलिए कि वो नफा आ रहा ना आपको उस पैसे से, जबकि पैसा किसी और का है। तो यहाँ इस बात को समझने की जरूरत है। तो डिपॉजिट जो आप लेते हैं उसको आप उठा के रख देंगे, ठीक है, अगर उस पर कोई कॉस्ट इनकर हो रही है तो उसको बताएंगे इतनी इनकर हो रही है, मतलब इतना लग रहा है मैं ले लूँगा उसमें से, या फिर उसको रखेंगे अमानत के तौर पर, उसका इस्तेमाल आपके लिए दुरुस्त नहीं है, अगर इस्तेमाल करते हैं तो उसका फ़ायदा फिर उसको पहुँचाना चाहिए जिसकी वो चीज़ है, या फिर म्यूचुअली अंडरस्टैंडिंग के साथ हो रहा है कि भाई हैवी डिपॉजिट मैंने आपको दिया है। लेकिन आप क्या कीजिए, वो डिपॉजिट को वापस कर दीजिए एज अ इन्वेस्टमेंट, फिर मैं आपको देता हूँ, फिर आप उसका इन्वेस्टमेंट होकर लगाइए, हम दोनों म्यूचुअल पार्टनर रहेंगे उसके अंदर, जो भी बेनिफिट होता है। ये तो फिर एक शक्ल चेंज हो गई, फिर पार्टनरशिप हो गई, गारंटी पहले दी गई थी फिर ले ली गई, फिर इन्वेस्टमेंट के तौर पे दिया गया, अब आप पार्टनर हैं प्रॉफिट एंड लॉस के अंदर, वो एक अलग शक्ल है। लेकिन अगर डिपॉजिट आप लेते हैं, एकदम प्लेन लैंग्वेज में कहूँगा जो आजकल चलता है, डिपॉजिट लेते हैं तो फिर आप उसका इस्तेमाल नहीं कर सकते, उसको सिर्फ डिपॉजिट के तौर पर रखिए, जब वो दुकान छोड़ देते उसको उसका डिपॉजिट वापस कर दीजिए। किसी ने सवाल किया, किसी से कर्ज लिया हो और देते वक्त याद ना हो कि कितनी रकम ली गई हो, लेने वाले और देने वालों भूल गए, तो इस हालत में क्या एक पैमाना करके ज़्यादा दे सकते हैं, मसलन 15,000 कर्ज हुआ और भूल जाए तो देने वाला 20 दे सकता है क्या, घर के ही रिश्तेदारों से लिया गया हो कर्ज़। देख किसी ने सवाल किया, कर्ज़ लिया, लेने वाले ने कितना लिया याद नहीं, देने वाले ने कितना दिया याद नहीं, म्यूचुअल थे, रिश्तेदार थे, सोचा नहीं समझा नहीं कर दिया, इस मामले में क्या करें। तो मैं ये कहूँगा गालिब गुमान जो आता है आप उतना दे दें, ज़्यादातर जो लगता है जिस तरफ गुमान जाता है उस तरफ आप बढ़े और दे दें। मिसाल के तौर पर गालिब गुमान ये आ रहा कि शायद 20,000 लिए थे हमने एक दूसरे से, वो बोल रहा भाई कोई बात नहीं आप जो देना है दे दीजिए, गालिब गुमान जिस पे आपका ज़्यादा गुमान जा रहा है कि ऐसा होगा इतने लिए होंगे, वो गालिब गुमान की बुनियाद पर दे दें। देने वाला इस नीयत से दे कि अब जो कुछ बच गया मैं नहीं जानता हूँ तो मैं बहरहाल दे दे रहा हूँ, लेने वाला ये कहे कि इसके अलावा कुछ होगा तो मैं माफ़ करता हूँ इसको तुमको, ये कोई मसला नहीं, क्योंकि अब जब कर्ज लिया और याद नहीं रखा मतलब बहुत ज़्यादा अच्छा रिश्ता है, ठीक है, वरना लोग आठ आने याद रखते हैं, तो इससे मैं ऐसा अंदाज़ा लगा रहा हूँ कि रिश्ता बहुत मजबूत है, और 15,000 का कर्ज भी भूल जा रहे हैं तो मतलब एक मोहब्बत की अलामत है। तो देने वाला फिर गालिब गुमान जो हो दे दे, और जैसा उन्होंने कहा 15 का गुमान है लेकिन 20 दे रहे हैं, बहुत अच्छी बात है ना, अच्छा है ना, ज़्यादा दीजिए भाई, हो सकता मेरे तरफ ना आ जाए तो ले लो, इसमें भी कोई माशाल्लाह कोई हर्ज नहीं, चूँकि देते वक्त कोई तय नहीं होता कि 15 के 20 दी जाएंगे। तो अब आप सोच रहे गालिब गुमान 15 लिया होगा तो चलो अब कुछ बढ़ के देना चाहिए, चूँकि उनका लिया याद भी नहीं आ रहा है मे भी, तो इस शक्ल में जो बेहतर कैफियत आपको नज़र आती हो आप दोनों म्यूचुअली अंडरस्टैंडिंग के साथ कर ले। हो सकता लेने वाला ये कहे तुम 20 देना चाह रहे हो मैं तो 10 ही मांग रहा हूँ तुमसे, इसलिए कि मुझे भी डर लग रहा है कि ज़्यादा ना आ जाए, ये डिपेंड है आपके रिलेशन पर। लेकिन हाँ, आप लौटाने में चूँकि हमने अच्छे से लौटाना चाहिए और चूंकि आप लोग भूल गए हैं तो मैं चाहूँगा ज़्यादा से ज़्यादा दे दें, ताकि लेने वालों के लिए एक्सेस हो तो तोहफा हो जाए उसके लिए, गिफ्ट हो जाए, और कम हो अगर उसमें तो एक दूसरे से म्यूचुअली कह दे कि भाई मुझे इतना याद आ रहा है मैं इतना दे रहा हूँ, वो कहे कि भाई जो भी इससे ज़्यादा कम था ये मैं आपको माफ़ करता हूँ, तो मामला इंशाल्लाह हल जाएगा, म्यूचुअल अंडरस्टैंडिंग के साथ कर सकते हैं। वैसे तो खर्च पूरा माफ़ भी किया जा सकता है, आप जायद भी दे सकते हैं, वो मसला नहीं है, लेकिन चूँकि आप हिसाब करना ही चाह रहे हैं तो बहरहाल हुस्न ज़न जो सबसे ज़्यादा है वो कीजिए, और गालिब गुमान रखते हुए उनको दे दीजिए, और एक दूसरे को ये कह दीजिए कि भाई अब हमने माफ़ी मांग ली, एक दूसरे को माफ़ कर दीजिए कि भाई मैंने कम दिया होगा तो माफ़ी चाहता हूँ, और वो कहे मैंने ज़्यादा कर लिया होगा तो माफ़ी चाहता हूँ, ये खर्च खत्म हो, कोई मसला नहीं इंशाल्लाह। किसी ने एक सवाल किया कि मन्नत सिर्फ दीन के लिए मान सकते हैं या फिर दुनिया के लिए भी, मतलब उन्होंने मन्नत के तलब सवाल किया, कोई मन्नत मांगता है तो क्या दीन के लिए मांगे या दुनिया के लिए। देखिए, एक मोमिन के लिए सारी चीज़ें दीन है, कोई दुनिया नहीं है उसके लिए, हाँ दुनिया में रहते हो दीन पर चलता है ना, तो आपकी सारी मन्नतें कुछ ना कुछ वो दीन ही होंगी, जैसा कि हलाल रोज़ी के लिए मन्नत मांगी, नेक औलाद के लिए मन्नत मांगी, किसी काम की होने के लिए मन्नत मांगी। मन्नत के ताल्लुक से एक बात याद रखिए, मन्नत मांगना अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने पसंद नहीं किया, लेकिन कोई कर ले तो उसको पूरा करना वाजिब है, نبی اکرم صلی اللہ علیہ وسلم فرماتے اللہ تعالیٰ منت کے ذریعے بخیل سے پیسہ خرچ کروا دیتا ہے, وہ خرچ نہیں کرتا ہے نا, لیکن منت مانگنا پسندیدہ نہیں ہے لیکن کرنا جائز ہے, کر لے تو پورا کرنا واجب ہے. سمجھ رہے آپ بات کو؟ کہ تو صحابہ کی ایک صفت قرآن نے بتائی, منت کرتے ہیں, نظر مانگتے ہیں تو پوری کرتے ہیں. تو لہٰذا پسندیدہ نہیں ہے لیکن کر لے تو آپ کو اس کو پورا کرنا پڑے گا. تو لہٰذا آپ نے کوئی منت مانگی تھی, کوئی دینی کاز یا دنیا مطلب ایگزامس کے لیے مانگ لی, اس کو دنیا میں کاؤنٹ کر رہے ہیں ہم سمجھ لیجئے, تو بہرحال اس کو بھی آپ کو پورا کرنا پڑے گا, لیکن منت کا جائز ہونا شرط ہے. ورنہ حرام چیزوں پہ منت مانگ کر آپ اس کے لیے پورا کرنے کے لیے نہیں, بلکہ اس منت کو تو آپ کو توڑ کر کفارہ ادا کرنا چاہیے. ٹھیک ہے. دوسرا انہوں نے کہا شکرانے کی نماز کیسے پڑھتے ہیں, تو شکرانے کی نماز کے نام سے کوئی نماز نہیں ہے. جو نماز انسان کسی کام کی ہونے پر اللہ کے شکر میں ادا کرتا ہے اسے شکرانہ بولتے ہیں. تو شکرانے کی کوئی نماز نہیں, آپ کو کوئی خوشی ہو آپ دو رکعت پڑھ لے, اس کو عام زبان میں انڈیا پاکستان میں شکرانے کی نماز بولتے ہیں, لیکن ایسی نماز کوئی سنت سے ثابت نہیں شکرانے کی نماز. ٹھیک ہے. لیکن اللہ کے شکر میں نماز پڑھنا, نبی اکرم صلی اللہ علیہ وسلم غم ہوتا خوشی ہوتی مصیبت آتی پریشانی آتی جنگ ہوتی آپ نماز پڑھتے, حدیث میں آتا ہے. ٹھیک ہے. تو شکرانے کی نماز اگر آپ اس کو بول رہے ہیں تو بہرحال پڑھ سکتے ہیں, لیکن ایسی کوئی نماز آپ کو صلاۃ و شکر بول کے کوئی باب میں کسی فقہ میں نہیں ملے گی. ٹھیک. مطلب کوئی خوشی ہو آپ نے جا کر, ہاں شکرانے کا سجدہ ثابت ہے, سجدہ شکر جس کو بولتے ہیں. ٹھیک ہے. وہ ثابت ہے کہ ایک انسان کو خوشی ہو تو اس پر شکر کرتا اللہ کا اور سیدھے سجدے میں گر جاتا ہے. لیکن افسوس کی بات ہے سجدہ شکر بھی ہمارے پاس ہوتا ہے تو کہاں ہوتا ہے صرف, اور کب دیکھا ہم نے وہ, پاکستان کی ٹیم جیت گئی تو اس کے پلیئر نے کر لیا, سنچری مار دیا تو اس نے سجدہ کر لیا, اس کے علاوہ تو دیکھے بھی نہیں ہم نے. سجدہ شکر بہت سارے لوگوں نے اگر دیکھا تو وہ پاکستانی پلیئروں کو کرتے ہوئے دیکھا, اس کے علاوہ تو دیکھے بھی نہیں ہم نے, چونکہ اس کا کانسیپٹ ہی نہیں. عبادتوں میں بہت ساری عبادتیں انڈیا پاکستان میں مخصوص ہیں, وہی ہم کرتے ہیں اور وہی ہم کو پتہ, اس سے ہٹ کر نہیں پتہ ہم کو نا. سجدے کی تین قسم, ایک سجدہ تلاوت, ایک سجدہ شکر اور ایک نماز کا سجدہ ہوتا ہے. ویسے سجدے کی اوور آل دو قسمیں ہیں, ایک سجدہ تعظیمی اور سجدہ شکر. سجدہ تعظیمی اس امت کے لیے جائز نہیں ہے, پچھلی امتوں میں تھا تو لہٰذا وہ آپشن ہمارے لیے ختم ہو گیا. سجدہ اب جو عبادت کا سجدہ ہے ہمارے لیے اس میں تین چیزیں ہیں, ایک سجدہ نماز کا, ایک سجدہ تلاوت جو قرآن پڑھنے کے بعد ہم کرتے ہیں اس میں سجدے آتے ہیں, اور ایک سجدہ شکر. تو سجدہ شکر ثابت ہے لیکن شکرانے کی نماز نہیں ہے, لیکن کوئی اللہ فضل دے دے اپنا اس پر آپ دو رکعت پڑھ لے شکرانے کے طور پر اللہ کے اس فضل کی نعمت کے اس پہ, تو بہرحال آپ کر سکتے ہیں. اگر اس کو آپ شکرانے کی بول رہے تو انشاءاللہ یہ کیا جا سکتا ہے. آگے کسی نے سوال کیا اشراق اور اوابین کی نماز ایک ہے یا پھر الگ الگ, تو دیکھیے اشراق, چاشت اور اوابین یہ تین نماز ایک ہی نماز ہے جس کو تین ناموں سے پکارا جاتا ہے. اس کا عربی نام ہے صلاۃ الضحیٰ. صلاۃ الضحیٰ یہ ظہر سے پہلے, زوال سے پہلے پڑھی جاتی ہے, فجر کے بعد طلوع آفتاب سے لے کر زوال کے پہلے تک پڑھے جانے والی نماز کو بولتے صلاۃ الضحیٰ, جیسے عشاء کے بعد سے لے کر فجر تک پڑھے جانے والی نماز کو بولتے قیام اللیل. اب اس کے کئی نام ہیں, اگر عشاء کے فوراً بعد پڑھی جائے تراویح, عشاء کے بعد رات میں کبھی پڑھی جائے تو قیام اللیل, اور عشاء کے بعد آخر وقت میں مطلب فجر سے پہلے پڑھی جائے تو تہجد. نماز ایک ہی ہے, رات کی نماز قیام اللیل. تو لہٰذا صلاۃ الضحیٰ, صلاۃ الضحیٰ یہ وہ نماز ہے جو بعد سورج نکلنے کے بعد, فجر کے بعد جب سورج نکل جاتا ہے اس کے بعد سے لے کر زوال سے پہلے ہوتی ہے. اگر یہ اول وقت میں پڑھی جائے سورج نکلتے اس کو بولتے ہیں اشراق, اس کے بعد کسی وقت میں پڑھی جائے تو چاشت, اور جب سورج زوال سے پہلے ایک دم تپش پہ آتا ہے جب کہتے اوابین. بہت سارے لوگ اوابین کی نماز مغرب کے بعد پڑھتے ہیں, یہ سنت سے ثابت نہیں ہے, اس لیے کہ اواب کہتے پلٹنے والے کو, اواب کہتے پلٹنے والے کو. تو اوابین کی نماز اسے اسی لیے کہا جاتا ہے کہ رات میں ریگستان میں سردی ہوتی ہے تو اونٹ کے بچے صبح جب ہوتی ہے اور دھوپ نکلتی ہے تو ریت پہ جا کر کھڑے ہو جاتے ہیں گرمانے کے لیے, تو جب ریت اتنی گرم ہو جاتی کہ ان کے کھور گرم ہو کے وہ پلٹ کے بھاگتے اس کو کہتے اواب. اب مغرب کے بعد کہاں بھاگیں گے اونٹ کا بچہ واپس, وہ تو ٹھنڈا ٹائم ہو گیا. اواب کا معنی ہوتا ہے اونٹ کا وہ بچہ جو ریگستان میں جا کے ریت پر بیٹھتا ہے, جب کھور گرم ہوتے ہیں گرمی کی تپش بڑھتی ہے تو اس کو جب انف ہو جاتا ہے تو وہ لوٹتا ہے اپنے جھاڑ کی طرف یا ماں کی طرف یا جہاں وہ بندھا ہوتا ہے وہاں, اس کو کہتے ہیں اس اونٹ کو پلٹنے والے کو اواب کہتے ہیں, اوابین. اسی سے لفظ اواب آتا ہے, مطلب اپنے گناہوں سے پلٹنے والا, رجوع کرنے والا. ٹھیک ہے. تو اوابین کی نماز, چاشت کی نماز, اشراق, تین نمازیں نام الگ الگ ہے, ایک ہی نماز ہے. عربی میں دیکھیں, اگر فقہ کے باب میں دیکھیں تو صلاۃ الضحیٰ دیکھ لیجئے. صلاۃ الضحیٰ سورج نکلتے ہی پڑھ سکتے, اس کے بعد بیچ میں کبھی اور اس سے پہلے. ایک اور سوال تھا انگیجمنٹ جو رسم کے طور پر مناتے ہیں تو یہ بدعت ہے کیا؟ یقیناً یہ انگیجمنٹ جو شادیوں سے پہلے ہوتے ہیں یہ بدعت ہیں, اور یہ ایسی بدعتوں میں اس کا شروع جو بدعتوں نے ہمارے نکاحوں کو مشکل اور مہنگا کر دیا. اس لیے کہ ایک بچی ہے جس کے سارے رسومات ہو کے شادی ہوتی ہے, جو شادی سے پہلے 10 سے 12 ہوتے ہیں, اور ایک کے والد بیچارے خرچ نہیں کر سکتے, جس کے نتیجے میں ہوتا یہ کہ اس کی شادی ہی نہیں ہوتی. تو لہٰذا یہ بہت بری بات ہے, یہ رسومات تمام کے تمام بدعت ہے, اور اس کو ہم نے اس دھڑلے سے منایا کہ آج ہمارے نکاح ہونا مشکل ہوتے بہرحال نظر آ رہا ہے. ان شاء اللہ عزیز اپنی بات کو ہم یہ ختم کریں گے. وآخر دعوانا ان الحمد للہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.